उपप्रधान तथा स्थानीय विकास मन्त्री प्रकाश मान सिंहले स्थानीय निकायको चुनावले संविधान निर्माणमा कुनै असर नगर्ने बताउनु भएको छ। नेपाल प्रेस युनियन सल्यानले आज गरेको पत्रकार सम्मेलनमा उप प्रधानमन्त्री सिंहले संविधान लेखनको काम सभासदले गर्ने र स्थानीय निकायको चुनाव दलका स्थानीय नेताहरूले गर्ने भएकाले चुनावले संविधान निर्माणमा कुनै असर नगर्ने बताउनु भएको हो। उहाँले अहिलेको संविधान सभाको आयु 4 वर्ष भएको उल्लेख गर्नुभयो। अहिलेको संविधान सभाले 1 वर्षमा संविधान जारी गर्छ, सिंहले भन्नुभयो। त्यसपछि 3 वर्षभित्रमा नयाँ संविधानका सबै कानूनहरू बनाइसक्छौं। संविधान जारी भएको अवस्थामा नयाँ कानून बनाउन 3-4 वर्ष लाग्ने र त्यसबेला स्थानीय निकायले अन्तरिम स्थानीय सरकारको काम गर्ने भएकाले स्थानीय निकायले संहिताको विरूद्ध नभई सहयोग गर्ने उहाँको भनाइ छ। जनताको चाहना जतिसक्दो चाँडो स्थानीय निकायको चुनाव गर्ने रहेको उल्लेख गर्दै उप प्रधानमन्त्री सिंहले विधि र प्रक्रिया पूरा गरेर स्थानीय निकायको चुनावको मिति घोषणा हुने बताउनुभयो। नेपाली कंग्रेसका महामन्त्री तथा संविधान मसौदा समितिका सभापति कृष्ण प्रसाद सिटौलाले आगामी माघको पहिलो सातामै संविधान जारी हुने बताउनु भएको छ। संविधान निर्माण हुनेमा कुनै शंका नगर्न आग्रह गर्दै सिटौलाले संविधानका धेरै अन्तर्वस्तुमा सहमति भएको र विवादका रूपमा रहेका केही विषयमा पनि चाँडै सहमति हुने बताउनुभयो। संविधान सभा अन्तर्गतका 5 वटै समितिले आफ्नो काम शुरू गरिसकेको बताउँदै सिटौलाले आफू सभापति रहेको संविधान मसौदा समितिले सहमति जुटेका विषयलाई निर्कियल समितिमा पठाउने र उक्त समितिले त्यसलाई लिपिबद्ध गरेपछि संविधानमा लेख्न योग्य हुने बताउनुभयो। नयाँ वर्षको अवसरमा झापा काठमाडौँ सम्पर्क समितिले त्रिचन्द्र क्याम्पसमा गरेको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा सिटौलाले नयाँ वर्षको शुभकामना दिँदै 2071 साल नेपालीको लागि महत्वपूर्ण रहेको बताउनुभयो। नेपाल विद्यार्थी संघले पनि यही साल नयाँ नेतृत्व पाउने सिटौलाको भनाइ छ। एकीकृत नेकपा माओवादीको कार्यालय बैठकले जिल्ला सम्मेलनहरूमा देखेको विवाद समाधान गरेर जाने निष्कर्ष निकालेको छ। आज बिहान अध्यक्ष पुष्पकमल दाहाल निवास लाजिमपाटमा बसेको बैठकमा आगामी राष्ट्रिय सम्मेलनको पूर्व सन्ध्यामा देखेको विवाद संविधान निर्माण प्रक्रिया लगायतका विषयमा छलफल भएको थियो। एकीकृत माओवादीले अहिले देशव्यापी रूपमा जिल्ला सम्मेलन जारी राखेको छ। स्थानीय तहमा यसअघि हुने कार्यक्रम तामझामका साथ हुने गरेको भए पनि अहिले धेरैजसो जिल्लामा देखेको विवाद कसरी हल गर्ने भन्ने विषयमा केन्द्रीय कार्यालयको बैठक केन्द्रित रहेको थियो। मानवीय क्रियाकलाप तथा जलवायु परिवर्तनका कारण उभयचर अन्तर्गतको ब्यागुतो नेपालबाट लोप हुने अवस्थामा रहेको छ। विभिन्न क्षेत्रमा ब्यागुतोको महत्व रहे तापनि मानवीय क्रियाकलाप र पछिल्लो समय देखिँदै गएको जलवायु परिवर्तनका कारण ब्यागुतो संकटापन्न अवस्थामा रहेको अनुसन्धानकर्ताहरूले बताएका छन्। अत्याधिक शिकार, व्यापक कीटनाशक औषधिको प्रयोग, जलवायु परिवर्तन, वन विनाश, जल प्रदूषण लगायतका कारण ब्यागुतो लोप हुने अवस्थामा रहेको विगत 4 वर्षदेखि उभयचर जीवको अनुसन्धान गर्दै आउनुभएका विराज श्रेष्ठले बताउनुभयो। विशेष गरी खाद्य बालीमा प्रयोग गर्ने रासायनिक औषधिका कारण नेपालमा ब्यागुतोको अवस्था लोप हुन लागेको श्रेष्ठको भनाइ छ। नेपालमा प्रतिबन्धित एट्राजिन रासायनका कारण ब्यागुतोमा लैंगिक परिवर्तन अर्थात भालेबाट पोथी हुनु नकारात्मक प्रभाव पार्दछ। एट्राजिन अन्तर्गत रसायन जिन, सोलारो स्ट्राइक र सूर्य जिन पर्दछ। यस्ता औषधिको प्रयोग बाली नालीमा अत्याधिक हुने गरेका छन्। धानको बारीमा लाग्ने धेरै हानिकारक किराहरू खाएर किसानलाई सहयोग पुगे पनि त्यस्ता किसिमका औषधि प्रयोगले गर्दा ब्यागुतोलाई असर गर्ने हुँदा जनचेतना अभिवृद्धि गर्नुपर्ने अनुसन्धानकर्ता श्रेष्ठले बताउनुभयो। यसै गरी सिमसार सुक्दै जानु, तीव्र गतिमा वन विनाश हुनु, शैक्षिक क्षेत्रमा अत्याधिक प्रयोग हुँदा पनि ब्यागुतो लोप हुने अवस्थामा पुगेको ब्यागुतो दिवसका अवसरमा आज रत्नगरमा भएको कार्यक्रममा श्रेष्ठले बताउनुभयो। ब्यागुतोलाई पर्यावरणीय भूमिका, सांस्कृतिक सम्बन्ध, खाद्य चक्रको अभिन्न अङ्ग, कृषकहरूको मित्र, पारस्परिक औषधिक रूपमा लिइन्छ। त्यस्तै मेडिकल अनुसन्धानमा ब्यागुतोलाई अत्याधिक प्रयोग गर्ने गरेको पाइन्छ भने लामो खडेरी जाँदा ब्यागुतोको विवाह गरिदिएमा पानी पर्छ भन्ने जनमानसमा विश्वास पनि छ। नेपालमा पाउने ब्यागुतोको संख्या मध्ये 11 प्रजाति रैथाने छन् भने 4 प्रजातिका ब्यागुतो भने संकटापन्न अवस्थामा रहेका छन्। पशुपालन तथा कृषि क्षेत्रका नयाँ अनुसन्धान स्थानीय वातावरण अनुकूल हुन नसकेको यस क्षेत्रका विज्ञले बताएका छन्। नेपालमा यस सम्बन्धी अनुसन्धान रैथाने बाली वस्तु तथा जनावरका आधारमा नभएर विदेशको नक्कल मात्र हुने गरेको जनावरविद डाक्टर मुकेश चालिसेले बताउनुभयो। 2030 सालसम्ममा नेपालमा धान 24 लाख मेट्रिक टन उत्पादन हुन्थ्यो र नेपालमा खाद्यान्नमा आत्मनिर्भर थियो, तर अहिले विभिन्न उन्नत जातका धानको विकास भए पनि भारतबाट आयात गर्नुपर्ने अवस्था छ। त्यस्तै अनुसन्धान र विकासमा धेरै समय खर्च गरे पनि लिमे फारकोटे भैँसी गुलुगाई भेडा च्याङ्ग्रा जस्ता देशका मौलिक विशेषता भएका जनावरबाट कुनै फाइदा लिन नसकेको चालिसेले बताउनुभयो। शहरी विकास वैज्ञानिक अनुसन्धान र व्यवसायीकरण नेपालको माटो सुहाउँदो नहुँदा समस्या परेको उहाँले बताउनुभयो। क्रसर उद्योग हटाउन दिएको निर्देशनमा सरकारले तत्काल पुनर्विचार नगरे चितवन र मकवानपुरका क्रसर संचालकहरूले सड़क प्रदर्शन गर्ने तयारी गरेका छन्। क्रसर उद्योग महासंघका केन्द्रीय सदस्य एवं स्वस्तिक क्रसर उद्योग मकवानपुर मनहरीका संचालक सरोज कुवरले निर्णय पुनर्विचार नगरे यही वैशाख 16 गतेदेखि सड़क प्रदर्शन गर्ने बताउनुभयो। क्रसर व्यवसायहरूले निर्णय पुनर्विचार गर्न माग गर्दै गत 12 गते शुक्रबार जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका थिए। व्यवसायले 16 गतेदेखि अनिश्चितकालीन आधारभूत निर्माण सामग्रीहरू ढुङ्गा गिटी बालुवा ग्राइबेल उत्पादन तथा बिक्री पूर्ण रूपमा बन्द गरेर आफूहरूसँग भएका उपकरण डोजर लोडर एक्सावेटर ट्रिपर लगायतका साधनहरू सड़कमा ल्याई प्रदर्शन गर्ने कार्यक्रम तय गरिएको केन्द्रीय सदस्य कुवरले जानकारी दिनुभयो। आफूहरूको माग सम्बोधन नभएमा आन्दोलनका थप कार्यक्रम ल्याउने पनि उहाँले बताउनुभयो। मापदण्ड विपरीत संचालित क्रसर उद्योग हटाउन सरकारले निर्देशन दिएपछि व्यवसायहरू आन्दोलनमा उत्रिएका हुन्। अब पालो अर्पण जनआवाजको अर्पण जनआवाजमा हाम्रो प्रश्न छ, प्रमुख तीन दलका कारण समयमै संविधान बन्न नसक्ने राप्रपा नेपालका अध्यक्ष कमल थापाको भनाईप्रति तपाईँ के भन्नुहुन्छ? ए दलहरूको गतिविधिले त्यस्तै देखाउँछ, बी समय बाँकी छ र सी आरोपको राजनीति। अर्पण जन आवाज में तपाईले पनि आफ्नो मत दिन सक्नुहुनेछ, जसको लागि मोबाइल को मैसेज बक्स में गई रेडियो अर्पण को संक्षिप्त स्वरूप आरए टाइप गरी एक स्पेस डी पीओएलएल पोल टाइप गरी आफूलाई लागेको उत्तर ए बी वा सी टाइप गरी 44 55 वा 45 55 में पठाउन सक्नुहुनेछ। अर्पण जन आवाज को मत परिणाम हरेक साँझ 5 बजे को अर्पण बुलेटिन में प्रस्तुत गर्नेछौ। पालो ट्राफिक खबरको यति बेला नारायणगढ हेटौँडा बिर्ग सड़क खण्ड खुला छ। त्यसै गरी नानगढ मुगलिन, मुगलिन ओबिसे काठमाडौँ, मुगलिन द मली पोखरा, नानगढ परासी बुटोल सड़क खण्ड पनि खुल्ला छन्। ट्राफिक खबरको साथमा फोटो पॉइंट फुल डिजिटल कलर ल्याब एन्ड डिजिटल फ्लेक्स प्रिन्ट रत्नगर 100 चौक चितवन, फोन नम्बर 0556630063, मोबाइल नम्बर 9855761743। मौसम सम्बन्धी जानकारी, चितवन जिल्लाको आजको अधिकतम तापक्रम 41 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 21 डिग्री सेल्सियस रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले बादल लागिरहेको छ। मौसम हेरी सुप्रति सजग भई आफ्नो खेत बालीको काम गर्नुहुन किसानहरूलाई अनुरोध छ। जुवानी सामुदायिक पुस्तकालयद्वारा जनहितका लागि जारी गरिएको हो। विदेशका समाचार, समुद्रमा 11 दिन पहिले भएको डुङ्गा दुर्घटनालाई कारण जनाउँदै दक्षिण कोरियाका प्रधानमन्त्री जङ हुन वानले पदबाट राजीनामा दिनुभएको छ। डुङ्गा दुर्घटनामा 200 यात्रु डुबेको पुष्टि भएको छ भने 100 जना अझै समुद्रमा हराइरहेका छन्। डुङ्गामा 476 मानिस सवार थिए, त्यसमा केही स्कूले छात्र र शिक्षकहरू पनि थिए। यो घटनापछि पदमा रहिरहनु आफूलाई बोझ भएको भन्दै उहाँले आज राजीनामा दिनुभएको हो। डुङ्गाको चालक दलका 11 सदस्यलाई हिरासतमा लिएको छ भने केही विरूद्ध वारेन्ट काटिएको छ। समुद्रमा सबको खोजी कार्यलाई गोताखोर परिचालन गरिएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्।